बनै भरिका फलु पाकेको पाकेको काफल खाना खै मलाई डाकेको मुहार हँसिलो यो कान्छीको मुहार हँसिलो हे मुहार हँसिलो ओठै झन रसिलो जिउडाल कसिलो काफलु पाकेको पाकेको काफल खाना खै मलाई डाकेको मुहार हँसिलो यो कान्छीको मुहार हँसिलो हे मुहार हँसिलो ओठै झन रसिलो जिउडाल कसिलो ठै झन रसिलो जिउडाल कसिलो कान्छीको मुहार हँसिलो हे मुहार हँसिलो ओठै झन रसिलो जिउडाल कसिलो नदिए डोलाउने डोलाउने माया भए छौ आफै बोलाउने मुहार हँसिलो यो कान्छीको मुहार हँसिलो हे मुहार हँसिलो ओठै झन रसिलो जिउडाल कसिलो उठै झन रसिलो जिउडाल कसिलो ओठै झन रसिलो जिउडाल कसिलो काफलु खाए से खाए से झनै मिठो पाकेको पाए से मुहार हँसिलो यो कान्छीको मुहार हँसिलो हे मुहार हँसिलो ओठै झन रसिलो जिउडाल कसिलो ओठै झन रसिलो जिउडाल कसिलो